लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। भारत भ्रमणमा रहेका प्रधानमन्त्री कोइराला अपराह स्वदेश फर्कदै स्वदेश फर्कन अघि विभिन्न पार्टीका नेताहरूसँग भेटघाट गर्दै। विश्व महिनावारी सरसफाई दिवस नेपालमा पनि मनाइँदै संस्थागत विद्यालयमा देखिएको अस्वस्थ प्रतिस्पर्धा हट्नुपर्ने अभिभावक सङ्घको माग। दक्षिण कोरियाको एक अस्पतालमा आगलागीमा परि नर्ससहित 21 जनाको मृत्यु, कैयौँ घाइते। र आइपिएल क्रिकेटको पहिलो प्लेअफमा पन्जाब र कोलकाता भिड्दै आजै चेन्नई र मुम्बई बीच पनि खेल हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। भारत भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइराला आज स्वदेश फर्किँदै हुनुहुन्छ। उहाँ अपराह्न 3:30 बजे नयाँ दिल्लीबाट काठमाडौँ आइपुग्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। नवनियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन कोइराला सोमबार नयाँ दिल्ली जानुभएको हो। मङ्गलबार प्रधानमन्त्री कोइरालाले त्यहाँका प्रधानमन्त्री मोदी, राष्ट्रपति प्रणब मुखर्जी, पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ, श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्से, भुटानका प्रधानमन्त्री सिरिङ तोग्बे लगायतसँग भेट गर्नुभएको थियो। प्रधानमन्त्री कोइरालाले सार्क राष्ट्रका सरकार प्रमुख एवं राष्ट्राध्यक्षहरूलाई आगामी नोभेम्बरमा नेपालमा हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन अग्रिम निमन्त्रणा पनि दिनुभएको थियो। प्रधानमन्त्री कोइरालासँग आज भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणी, कङ्ग्रेस आईका नेता करण सिंहले भेट गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ। महाधिवेशनको तयारीका विषयमा छलफल गर्न नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। बिहान 11 बजेपछि पार्टी कार्यालय बल्कमा बस्ने बैठकमा अध्यक्ष झलनाथ खनालको राजनैतिक प्रतिवेदन पेश हुनेछ। अध्यक्ष खनालले महाधिवेशनको तयारी बारेको भनाइसहित प्रतिवेदन पेश गरेपछि छलफलका लागि समय दिएर दस्तावेजमाथि छलफल हुनेछ। एक दिन केन्द्रीय कमिटीको बैठक स्थगन गरेर दस्तावेजमाथि छलफल हुने प्रवक्ता प्रदीप ग्यावालीले जानकारी दिनुभयो। ज्ञामालीले नवौं महाधिवेशनको तयारी, संगठित सदस्यहरूको सदस्यता, प्रतिनिधि चयन लगायतका विषयमा पनि छलफल हुने बताउनुभयो। एमालेको नवौं महाधिवेशन अघि त्यसले लिने कार्यनीति र सिद्धान्तका विषयमा नेताहरूबीच मतभेद देखिएको छ। जनताको बहुदलीय जनवाद सिद्धान्त वा विचार मात्रै भन्नेमा पनि पार्टीभित्र बहस सुरु भएको छ। सरकारले यसअघि विभिन्न पक्षसँग गरेका सहमति र सम्झौताको अध्ययन अन्तिम चरणमा पुगेको छ। संविधान निर्माण प्रक्रियालाई सहज बनाउन नेकपा, माओवादीसहित अन्य दल र पक्षसँग भएका सहमतिका विषयमा संविधान सभाको संवैधानिक राजनैतिक संवाद तथा सहमति समिति अन्तर्गतको उपसमितिले अध्ययन गरिरहेको छ। सभासद पूर्णबहादुर खड्का नेतृत्वको उपसमितिको बैठक आज पनि बस्दैछ। बैठकमा दल विशेषसँग भएका सम्झौताको बारेमा अक्षरश अध्ययन गर्ने काम भइरहेका र उपसमिति प्रतिवेदन तयार गर्ने अन्तिम चरणमा पुगेको समितिका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिनुभयो। आज संविधान अध्ययन अभिलेखन तथा निर्क्योर समितिको बैठक पनि बस्दैछ। अपराह 4 बजे बोलाइएको बैठकमा राज्य पुनर्संरचना अन्तर्गतका सहमति र विवादको विषयमा छलफल हुनेछ। जेठ 10 गते सुरु भएको राप्रपा नेपालको पहिलो महाधिवेशन कमल थापालाई फेरि पनि अध्यक्षमा निर्वाचित गर्दै गइराती सकिएको छ। नेतृत्व चयनका लागि भएको निर्वाचनमा थापाले 1542 मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्दी पद्मसुन्दर लावतीले 168 मत मात्र ल्याउनुभयो। महाधिवेशनले 239 जना उम्मेद्वारहरूमध्येबाट 63 जना केन्द्रीय सदस्य पनि निर्वाचित गरेको छ। आजदेखि घर घरमा दीपावली गरी गणतन्त्र दिवस मनाउन सरकारले सबैलाई आग्रह गरेको छ। राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको दिनको सम्झनामा भोलि विशेष कार्यक्रम आयोजना हुने भनिए पनि आजदेखि 3 दिनसम्म दीपावली गर्न गृह मन्त्रालयले आग्रह गरेको हो। गणतन्त्र दिवस मूल समारोह समितिले सरकारी, गैर सरकारी, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा 3 दिनसम्म साँझमा दीपावली गर्नुका साथै दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ। आज विश्व महिनावारी सरसफाई दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरसफाई र खानेपानीको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विश्वभर चेतनामूलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाइरहेका छन्। विश्वव्यापी सञ्जाल वास युनाइटेडले प्रत्येक वर्ष मे 28 तारिकलाई विश्व महिनावारी सरसफाई दिवस मनाउने निर्णय गरेअनुसार सरसफाईका क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको अगुवाईमा यो दिवस मनाउन थालिएको हो। महिनावारी भएका किशोरी तथा महिलाका लागि आवश्यक स्वास्थ्य सुविधाको माग उठाउन र महिनावारीसँग सम्बन्धित गलत सामाजिक धारणालाई कम गर्न दिवसले थप सहयोग मिल्ने युवालयमा आबद्ध युवाहरूले बताएका छन्। संस्थागत विद्यालय अभिभावक सङ्घ चितवनले संस्थागत विद्यालयमा देखेको अस्वस्थ प्रतिस्पर्धा हट्नुपर्ने बताएको छ। अस्वस्थ प्रतिस्पर्धाले शैक्षिक गुणस्तरमा नकारात्मक असर पर्ने सङ्घको ठहर छ। समय र आवश्यकताले विद्यालय जन्मनुपर्ने तर अस्वस्थ प्रतिस्पर्धा भने हट्नुपर्ने अभिभावक सङ्घ चितवनका अध्यक्ष राजेन्द्र न्यौपानेले बताउनुभयो। अस्वस्थ प्रतिस्पर्धा हुँदा शैक्षिक गुणस्तर खस्कने भएकाले यस्तो विकृति हटाउनुपर्ने उहाँको भनाइ छ। पछिल्लो समय देखिएको अस्वस्थ प्रतिस्पर्धा हटाउन अभिभावक सङ्घले पनि भूमिका खेलिरहेको भन्दै अध्यक्ष न्यौपानेले केही सुधार भने भइरहेको दावी गर्नुभयो। चितवनका कतिपय ठाउँमा एउटै विद्यालयसँग जोडेर अर्को विद्यालय पनि खुलेका छन्। विद्यालय खुल्नु राम्रो कुरा हो अध्यक्ष न्यौपानेले भन्नुभयो, तर अस्वस्थ रूपमा खुलेका विद्यालयबाट शिक्षाको गुणस्तर कस्तो आएको छ त्यो बुझ्नु महत्त्वपूर्ण छ। केही समय अघिसम्म दयनीय रहेका विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा भने पछिल्लो समय सुधार आएको सङ्घले जनाएको छ, तर अझै पनि पर्याप्त नभएको सङ्घका अध्यक्ष न्यौपानेले बताउनुभयो। अस्वस्थ प्रतिस्पर्धा हुँदा हुँदै पनि विद्यार्थी र अभिभावक संस्थागत विद्यालयतर्फ नै आकर्षित भइरहेका छन्। संस्थागत विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्नु बाध्यता रहेको न्यौपानेले बताउनुभयो। सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयले प्रदान गर्ने शिक्षामा गुणस्तरीयता रहनु र अभिभावकले पनि त्यस्तै खोज्ने भएकाले संस्थागत विद्यालयमा आकर्षण बढेको उहाँको दावी छ। सबै सामुदायिक विद्यालयमा गुणस्तर कम हुन्छ भन्ने पनि नभएको न्यौपानेले बताउनुभयो। सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजी माध्यम सञ्चालन र गुणस्तरमा वृद्धि गर्न सके विद्यार्थी निजीमा आकर्षित नहुने उहाँको भनाइ छ। सामुदायिक विद्यालयमा विद्यार्थीको पहिलेको अवस्था पुर्याउन राज्यले सामुदायिक विद्यालयलाई व्यवस्थित गर्नुपर्ने न्यौपानेको सुझाव छ। पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा 155 संस्थागत विद्यालय रहेका छन्। यसबीच संस्थागत विद्यालय अभिभावक सङ्घ चितवनको दोस्रो जिल्ला अधिवेशन यही जेठ 17 गते रत्नगरमा हुने भएको छ। अधिवेशनले 19 सदस्य नयाँ कार्यसमिति चयन गर्नेछ। पदाधिकारी सहित 15 सदस्य निर्वाचित गर्ने र 4 सदस्य मनोनित गर्ने सङ्घको व्यवस्था छ। अधिवेशनमा जिल्लाभरका संस्थागत विद्यालयका 200 प्रतिनिधि सहभागी हुनेछन्। स्काई राइडर उच्च माविमा हुने अधिवेशनको तयारी तीव्र पारिएको सङ्घले जनाएको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, क्रान्तिकारी कम्युनिस्टहरू एक आपसमा विभाजित हुँदा मुलुकले दुःख पाएको भन्ने ए माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति तपाईँको प्रतिक्रिया के छ? ए कुरा सही छ, बी हास्यास्पद कुरा र सी एकताको लागि बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556-63-063, मोबाइल नम्बर 98551-7743। नियम